مذہب سوائے اللہ کے کسی اور کی عبادت کرتا ہے؟ اللہ کی قسم وہ باطل ہے, باطل ہے, باطل ہے, باطل ہے. وہ ہرگز سچا نہیں جا رہی. یہ کائنات للہ ملک السماوات والارض, یہ پوری آسمان اور زمین کی ملکیت صرف اللہ سبحانہ وتعالیٰ کی. بسم اللہ الرحمن الرحیم. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. میں عبد الغفار, IREF یعنی اسلامک ریسرچ اینڈ ایجوکیشنل فاؤنڈیشن کا اصولی نگرانی کار جلسہ آج شام یعنی سن 2009 بتاریخ 17 ستمبر بروز جمعرات کو آپ تمام مرد و خواتین کا اس گاندھی بھون پر تہ دل سے استقبال کرتا ہوں. انشاءاللہ اس جلسے کا آغاز تلاوت قرآن پاک سے ہوگا. تلاوت قرآن پاک قاری عبد الرحمن کریں گے. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. انشاءاللہ میں عبد الرحمن, سورۃ البقرہ سورہ نمبر 2 آیت نمبر 255 انشاءاللہ میں آپ کے سامنے پیش کروں گا. اعوذ باللہ من الشیطان الرجیم. بسم اللہ الرحمن الرحیم. اللہ لا الہ الا هو الحی القیوم. لا تأخذه سنة شروع اللہ کا نام لے کر جو بڑا مہربان نہایت رحم والا ہے. اللہ نہیں ہے عبادت کے لائق کوئی اور سوائے اس کے, ہمیشہ زندہ ہمیشہ قائم رہنے والا ہے. جو کچھ آسمانوں اور زمین میں ہے سب کچھ صرف اسی کا ہے. کس کی مجال ہے کہ اس کے پاس سب کچھ صرف اسی کا ہے. کس کی مجال ہے اس کے اجازت کے بغیر اس کے پاس شفاعت کریں. وہ پوری طرح جانتا ہے جو کچھ دکھا کر کیا جا رہا ہے اور جو کچھ چھپا کر. اللہ کی مرضی کے بغیر تم لوگ کسی چیز کا علم اس کے علم سے ہرگز لے نہیں سکتے. اس کی کرسی آسمانوں اور زمین پر پھیلی ہوئی ہے اور ان سب کی حفاظت سے وہ ذرا بھی نہیں تھکتا, اور وہی سب سے اوپر اور سب سے زیادہ طاقت والا ہے. جزاک اللہ خیر. اب میں جناب میر محتشم علی خان سے گزارش کرتا ہوں کہ وہ اسٹیج پر تشریف لائے. جناب میر محتشم علی خان. ماشاء اللہ, جناب میر محتشم علی خان نہ صرف حیدرآباد ہندوستان بلکہ بین الاقوامی سطح کی جانی مانی شخصیت ہو چکے ہیں. آپ نے امریکہ کے شہر شکاگو میں منعقدہ مسٹر ورلڈ 2008 ٹائٹل کے رنر اپ ہیں, اور مسٹر یونیورس 2009 مقابلے میں آپ نے چھٹا مقام حاصل کیا ہے. آپ نے شکاگو میں مقیم ہندوستانی برادری کے آزادی کے جشن 15 اگست 2009 کے خصوصی مہمان رہ چکے ہیں. اب میں جناب میر محتشم علی خان سے گزارش کرتا ہوں کہ وہ اس محفل میں ہمارے لیے چند نصیحت والی باتیں کہیں. جناب میر محتشم علی خان. السلام علیکم. رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی واعتصموا بحبل اللہ جميعا ومن يطيع الرسول فقد اطاع الله. الصلاة عماد الدين, الدعاء مق العبادة, لئن شكرتم لازيدنكم. سب سے پہلے میں IREF کے صدر عمران بھائی کا شکریہ ادا کرتا ہوں جنہوں نے مجھے اس اسٹیج سے آپ سے بات کرنے کے لیے مجھے کہا ہے, کیونکہ میں کوئی عالم نہیں ہوں, کوئی مدرسے سے میں نے علم حاصل نہیں کیا. کافی سالوں سے عمران بھائی کے ساتھ میری دوستی ہے, اور تقریباً 8-9 سال سے میں اس IREF کے کام کو دیکھ رہا ہوں. کافی میجر پروگرامس میں میں نے عمران بھائی کے ساتھ میں بھی موجود تھا, تو مجھے کافی خوشی ہوتی ہے IREF کے پروگرامس دیکھتے ہوئے اور اس کے ساتھ میں رہتے ہوئے, کیونکہ یہ جو مشن عمران بھائی لے کے چل رہے ہیں یہ کافی اچھا مشن ہے. اللہ تعالیٰ IREF کو اور مضبوط بنائے اور اس کو اور کامیابی دے. مجھے یہاں پر اس لیے بلایا گیا ہے کیونکہ میں ایک مسٹر ورلڈ میں سلور میڈل حاصل کیا ہوں, اور جیسا بھائی نے کہا کہ مسٹر یونیورس میں 6th پوزیشن لیا ہوں. مسٹر ورلڈ نومبر 2008 لاس ویگاس میں میں نے سلور میڈل لیا تھا, اور فلوریڈا میامی میں مسٹر یونیورس کا 6th پوزیشن مجھے حاصل ہوا, اور الحمدللہ دونوں بار بھی مجھے انڈین باڈی بلڈنگ ٹیم کا کیپٹن مقرر کیا گیا تھا. تو میں سب سے پہلے اللہ کا شکر ادا کرتا ہوں کہ اللہ تعالیٰ نے مجھے ان تمام چیزوں سے نوازا ہے. اور میں سب سے پہلے, کیونکہ میں باڈی بلڈر ہوں, تو میں آپ تمام کو کہنا چاہتا ہوں کہ صحت بہت قیمتی چیز ہے, ہم تمام کو صحت کا خیال رکھنا چاہیے. اس جلسے میں تمام موجود بھائی اور میری بہنوں سے خواہش ہے میری کہ وہ خاص طور پہ اپنی صحت کا خیال رکھے, کیونکہ ایک عام مومن سے اللہ تعالیٰ کو طاقتور مومن بہت پسند ہے. صحت اللہ کی سب سے بڑی نعمت ہے. اللہ ایک ایک نعمت کا سوال کرنے والے ہیں. اپنی طاقت کو لڑائی جھگڑے یا داداگیری کے لیے استعمال نہ کریں, بلکہ کمزوروں پر رحم اور ضعیفوں کی مدد کریں اور انشاءاللہ امن پسند شہری بن کے ہم کو رہنا ضروری ہے. ہم جس ملک میں رہ رہے ہیں اس ملک کے تمام لوگوں کی عزت کرنا ہمارا فرض ہے. تمام جتنے ہمارے ہندوستان میں بھائی ہیں, جیسا کہ اس سے پہلے پرسوں ہریش بھگوت صاحب نے کہا تھا آئی آر ایف کے پروگرام میں کہ چار مینار کے چار سپاہی ہندو مسلم سکھ عیسائی, تو ہم کو ان تمام لوگوں کی عزت کرتے ہوئے ہم کو کام کرنا ہے. اور جو کام صحیح ہے, حضور صلی اللہ علیہ وسلم نے جو کام ہم کو بتایا ہے, آپ نے آخری خطبے میں کہا تھا کہ میں آپ لوگوں کے سامنے دو چیزیں چھوڑا جا رہا ہوں, ایک تو قرآن ہے اور دوسری میری سنت. تو انشاءاللہ اس پر جو عمل کرے گا انشاءاللہ وہ کامیاب ہوگا. اور اس کے ساتھ ساتھ میں تمام اپنے بھائیوں کو اس بات کی نصیحت کروں گا کہ گٹکا پان سگریٹ ان تمام چیزوں سے دور رہیں. اور ہمارے پاس لوگ رات میں جگتے ہیں تو جاگ کر وقت ضائع کرتے ہیں, تو اس کے اوپر بھی میں کہوں گا کہ آپ اپنے وقت کو قیمتی سمجھیے, کیونکہ ٹائم از ویری پریشیس, ٹائم کی قدر کرنا بہت ضروری ہے. اور جب بھی ہم بستر پر جائیں تو یہ سوچیں کہ آج ہم نے سارا دن کیا کیا ہے, ہم نے کتنے نمازیں پڑھی ہیں, ہم آج کتنا قرآن پڑھے ہیں, اور ہم کیا اپنے بھائیوں کو کتنی تکلیف دیے ہیں. ہم جس ماحول میں رہ رہے ہیں, کیا ہم معاملے داری میں تکلیف دیے ہیں, یا ہم اپنے منہ سے گالی دیے ہیں, یا پھر یا ہماری زبان سے ہم کوئی مومن بھائی کو تکلیف پہنچائے ہیں. یہ بہت ضروری ہے کہ ہم کو روز اپنا جائزہ لینا بہت ضروری ہے. اور اس کے ساتھ ساتھ حضرت عمر رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ بڑھاپے سے پہلے جوانی اور موت سے پہلے بڑھاپا غنیمت جان. نیکی کے عوض نیکی حق ادائیگی ہے اور بدی کے عوض نیکی احسان ہے. ظالموں کو معاف کرنا مظلوموں پر ظلم ہے. جب حلال و حرام جمع ہوں تو حرام غالب ہو جاتا ہے, چاہے وہ تھوڑا ہی سا کیوں نہ ہو. اس تمام باتوں کے ساتھ میں اپنی بات کو ختم کرتا ہوں. وآخر دعوانا ان الحمد للہ رب العالمین. جزاک اللہ. اب میں جناب میر محتشم علی خان سے گزارش کرتا ہوں کہ وہ جناب عمران کی ایک ویڈیو سی ڈی بعنوان محمد صلی اللہ علیہ وسلم کی رسالت کا اصل مقصد کی رسم اجرا کرے. جناب میر محتشم علی خان. جزاک اللہ خیر. اب میں جناب عمران کے پہلی اہلیہ کے آخری دختر سرہ فاطمہ, جن کی عمر 6 سال ہیں, اور جناب عمران کے دوسری اہلیہ کی پہلی دختر امت العہد, جن کی عمر 3 سال کی ہے, ان سے میں گزارش کرتا ہوں کہ وہ اسٹیج پر اور اپنا پریزنٹیشن شروع کریں. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. میرا نام سرہ فاطمہ ہے, ان کا نام امت العہد ہے. میں جناب عمران کی ہم دونوں جناب عمران کے بیٹی ہے. میں فرسٹ کلاس کی اسٹوڈنٹ ہوں, انہوں نرسری کے اسٹوڈنٹ ہیں. بسم اللہ الرحمن الرحیم. سب سے اعلیٰ اللہ ہے, سب کا مولا اللہ ہے, سب کی دعائیں سنتا ہے, قدرت والا اللہ ہے, کون میرے اس کے سوا, میرا سارا اللہ ہے. جزاک اللہ خیر. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. جزاک اللہ خیر. اب میں جناب عمران کی پہلی اہلیہ کے دوسری دختر ساریہ فاطمہ, جن کی عمر 7 سال ہیں, ان سے گزارش کرتا ہوں کہ وہ اسٹیج پر تشریف لائیں اور اپنا پریزنٹیشن شروع کریں. अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातुहू। मेरा नाम सारिया फातिमा है। मैं जनाब इमरान की बेटी हूँ और मैं क्लास सेकेंड की स्टूडेंट हूँ। इंशाल्लाह मैं आप सबको दो हदीस और उसका तर्जुमा सुनाऊंगी। औज़ु बिल्लाहि मिनश शैतानिर रजीम, बिस्मिल्लाहिर रहमानिर रहीम। عن عائشة رضي الله عنها قال رسول الله صلى الله عليه وسلم أحب الأعمال إلى الله تعالى أجومها وإنها ترجمة. عن عائشة رضي الله عنها رواية كذلك رسول الله صلى الله عليه وسلم فرمايا اللہ کے نزدیک سب میں زیادہ پسندیدہ عمل وہ ہے جو ہمیشہ کیا جائے اگر سے تھوڑا ہو۔ اب میں آپ سب کو کپڑے پہنتے وقت کی دعا سناؤں گی۔ اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ الحمد للہ الذی کسانی حاجت صوبی ورزقنیہ بغیر الخون منی۔ ترجمہ: شکر ہے اللہ کا جس نے مجھے یہ کپڑا پہنایا اور اس کے پہننے کے وسائل عطا کیے۔ جزاک اللہ خیر۔ السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔ جزاک اللہ خیر۔ اب میں جناب عمران کی پہلی اہلیہ کے فرزند سماک حسین صدیق، جن کی عمر 9 سال ہے، میں ان سے گزارش کرتا ہوں کہ وہ اسٹیج پر تشریف لائے اور اپنا پریزنٹیشن پیش کریں۔ السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔ میرا نام سماک حسین صدیقی ہے اور میں جناب عمران کا سب میں بڑا بیٹا ہوں۔ میں 4th جماعت کا طالب علم ہوں۔ اب میں آپ سب کو سورہ اخلاص سورہ نمبر 112 کے 4 آیتیں پڑھ کر سناؤں گا اور پھر اس کا ترجمہ بھی کروں گا۔ اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ قل واللہ احد اللہ الصمد لم یلد ولم یولد ولم یکن له کفوا احد۔ ترجمہ: کہو وہ اللہ اکیلا ہے، اللہ بے نیاز ہے، نہ اس کے ماں باپ ہے اور نہ اس کی اولاد ہے، اس کے جیسے کوئی بھی نہیں ہے۔ جزاک اللہ خیر۔ اب میں جناب عمران کے پہلی اہلیہ کے بڑی دختر سمیہ فاطمہ سے گزارش کرتا ہوں کہ وہ اسٹیج پر تشریف لائے اور اپنا پریزنٹیشن پیش کرے۔ السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔ میرا نام سمیہ فاطمہ ہے۔ میں جناب عمران کی سب سے بڑی صاحبزادی ہوں۔ میں 6th جماعت کی طالبہ ہوں۔ اب میں آپ سب کو 114 سورہ نمبر اور نیم سناؤں گی۔ سورہ فاتحہ سورہ نمبر 1، سورہ بقرہ سورہ نمبر 2، سورہ آل عمران سورہ نمبر 3، سورہ نساء سورہ نمبر 4، سورہ مائدہ سورہ نمبر 5، سورہ انعام سورہ نمبر 6، سورہ آراف سورہ نمبر 7، سورہ انفال سورہ نمبر 8، سورہ توبہ سورہ نمبر 9، سورہ یونس سورہ نمبر 10، سورہ ہود سورہ نمبر 11، سورہ یوسف سورہ نمبر 12، سورہ راز سورہ نمبر 13، سورہ ابراہیم سورہ نمبر 14، سورہ حشر سورہ نمبر 15، سورہ نحل سورہ نمبر 16، سورہ بنی اسرائیل سورہ نمبر 17، سورہ کہف سورہ نمبر 18، سورہ مریم سورہ نمبر 19، سورہ طہ سورہ نمبر 20، سورہ انبیاء سورہ نمبر 21، سورہ حج سورہ نمبر 22، سورہ مومنون سورہ نمبر 23، سورہ نور سورہ نمبر 24، سورہ فرقان سورہ نمبر 25، سورہ شعراء سورہ نمبر 26، سورہ نمل سورہ نمبر 27، سورہ قصص سورہ نمبر 28، سورہ عنکبوت سورہ نمبر 29، سورہ روم سورہ نمبر 30، سورہ لقمان سورہ نمبر 31، سورہ سجدہ سورہ نمبر 32، سورہ احزاب سورہ نمبر 33، سورہ سبا سورہ نمبر 34، سورہ سبا سورہ نمبر 34، سورہ فاطر سورہ نمبر 35، سورہ یاسین سورہ نمبر 36، سورہ صفات سورہ نمبر 37، سورہ صاد سورہ نمبر 38، سورہ زمر سورہ نمبر 39، سورہ مومن سورہ نمبر 40، سورہ حامیم سجدہ سورہ نمبر 41، سورہ شورا سورہ نمبر 42، سورہ زخرف سورہ نمبر 43، سورہ دخان سورہ نمبر 44، سورہ جاسیہ سورہ نمبر 45، سورہ فتح سورہ نمبر 46، سورہ محمد صلی اللہ علیہ وسلم سورہ نمبر 47، سورہ فتح سورہ نمبر 48، سورہ حجرات سورہ نمبر 49، سورہ قاف سورہ نمبر 50، سورہ قمر سورہ نمبر 54، سورہ رحمان سورہ نمبر 55، سورہ واقعہ سورہ نمبر 56، سورہ حدید سورہ نمبر 57، سورہ حجر سورہ نمبر 59، سورہ ممتحنہ سورہ نمبر 60، سورہ صف سورہ نمبر 61، سورہ جمعہ سورہ نمبر 62، سورہ منافقون سورہ نمبر 63، سورہ تغابن سورہ نمبر 64، سورہ طلاق سورہ نمبر 65، سورہ تحریم سورہ نمبر 66، سورہ ملک سورہ نمبر 67، سورہ قلم سورہ نمبر 68، سورہ حاقہ سورہ نمبر 69، سورہ معرج سورہ نمبر 70، سورہ نور سورہ نمبر 71، سورہ جن سورہ نمبر 72، سورہ مزمل سورہ نمبر 73، سورہ مدثر سورہ نمبر 74، سورہ قیامہ سورہ نمبر 75، سورہ دہر سورہ نمبر 76، سورہ مرسلات سورہ نمبر 77، سورہ نبا سورہ نمبر 78، سورہ نبا سورہ نمبر 78، سورہ نازیات سورہ نمبر 79، سورہ ابسا سورہ نمبر 80، سورہ تکویر سورہ نمبر 81، سورہ انفطار سورہ نمبر 82، سورہ مطففین سورہ نمبر 83، سورہ انشقاق سورہ نمبر 84، سورہ بروز سورہ نمبر 85، سورہ طارق سورہ نمبر 86، سورہ آلہ سورہ نمبر 87، سورہ غاشیہ سورہ نمبر 88، سورہ بلد سورہ نمبر 90، سورہ شمس سورہ نمبر 91، سورہ لیل سورہ نمبر 92، سورہ دہا سورہ نمبر 93، سورہ نشرا سورہ نمبر 94، سورہ تین سورہ نمبر 95، سورہ الگ سورہ نمبر 96، سورہ خدر سورہ نمبر 97، سورہ بینہ سورہ نمبر 98، سورہ زلزال سورہ نمبر 99، سورہ عادیات سورہ نمبر 100، سورہ قاریہ سورہ نمبر 101، سورہ تکاثر سورہ نمبر 102، سورہ عصر سورہ نمبر 103، سورہ حمدہ سورہ نمبر 104، سورہ فیل سورہ نمبر 105، سورہ قریش سورہ نمبر 106، سورہ معون سورہ نمبر 107، سورہ کوثر سورہ نمبر 108، سورہ کافرون سورہ نمبر 109، سورہ نذر سورہ نمبر 110، سورہ تبت سورہ نمبر 111، سورہ اخلاص سورہ نمبر 112، سورہ فلق سورہ نمبر 113، سورہ ناس سورہ نمبر 114. جزاک اللہ خیر. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. جزاک اللہ خیر. اب میں جناب عمران صدر آئی آر ای ایف سے گزارش کرتا ہوں کہ وہ اسٹیج پر تشریف لائے. جناب عمران. ماشاء اللہ جناب عمران صدر آئی آر ای ایف بین الاقوامی سطح پر مختلف ممالکوں کا دعوتی دورہ کر چکے ہیں، جیسے کہ امریکہ، کویت، دبئی، سعودی عربیہ اور اقوام ہندوستان پر بھی مختلف مقامات پر دعوتی دورہ کر چکے ہیں. اب میں جناب عمران سے گزارش کرتا ہوں کہ وہ آج کی تقریر بعنوان اللہ ہی کی عبادت پر کیسے پر اپنا بیان شروع کرے. جناب عمران. الحمد لله رب العالمين والصلاة والسلام على رسوله الكريم وعلى آله وأصحابه أجمعين أعوذ بالله من الشيطان الرجيم إنني أنا الله لا إله إلا أنا فاعبدني وأقيم الصلاة لذكري أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم قل هو الله أحد الله الصمد لم يلد ولم يولد ولم يكن له كفوا أحد رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقهوا قولي ڈیس پر تشریف فرما مہمان خصوصی میرے معزز دوست میر محتشم علی خان کا آج کے ناظم جلسہ جناب عبدالغفار کا سامعین میں موجود میرے تمام بزرگوں کا میرے بھائیوں کا اور میری بہنوں کا میں اسلامی طریقے سے استقبال کرتا ہوں السلام علیکم ورحمۃ اللہ وبرکاتہ میری آج کی تقریر کا عنوان ہے اللہ ہی کی عبادت اور کیسے ماشاءاللہ ہم سب کا آج یہاں پر اس عنوان کے تحت جمع ہونا آپ لوگوں کا یہاں جمع ہونا اللہ کے بارے میں سننے کے لیے میرا یہاں پر جمع ہونا آپ تمام کو اللہ سبحانہ و تعالیٰ کے بارے میں تعلیم پہنچانے کے لیے خود اللہ کی نظر میں ایک عظیم عبادت ہے اور یہ جو ہم سب یہاں پر جمع ہیں میں اپنے عنوان پر تقریر شروع کرنے کے پہلے آپ تمام کے لیے اور خود میرے لیے پیارے رسول اکرم صلی اللہ علیہ وسلم نے جو خوشخبری سنائی ہے وہ خوشخبری سناتے ہوئے آج کے اپنے عنوان پر اپنی تقریر شروع کروں گا رسول اکرم صلی اللہ علیہ وسلم نے ایک حدیث قدسی میں بیان فرمایا حدیث قدسی یعنی وہ حدیث شریف جو جبرائیل علیہ السلام اللہ سبحانہ و تعالیٰ کے پاس سے پیغام لاتے ہیں کہ اللہ نے فلاں بات کہی ہے لیکن وہ بات قرآن مجید کی آیت نہیں بنتی یعنی حدیث قدسی کا معنی ایسی حدیث جو اللہ تعالیٰ کہتے ہیں کوئی بات وہ قرآن میں آیت کے طور پر شامل نہیں ہوتی بلکہ وہ حدیث رہتی ہے قرآن مجید کے بعد امت مسلمہ میں سب سے زیادہ اہمیت احادیث قدسیہ کی ہے حدیث قدسی کی ہے تو ایک حدیث قدسی ہے جو آپ تمام لوگوں کے لیے ماشاءاللہ سننے والوں کے لیے پیارے رسول اکرم صلی اللہ علیہ وسلم نے فرمایا رسول اکرم صلی اللہ علیہ وسلم نے فرمایا کہ اللہ کہتا ہے جب میرے کوئی بندے میرے ذکر کے لیے جمع ہوتے ہیں جب میرے کوئی بندے مسلمان مرد مسلمان عورتیں جب میرے ذکر کے لیے جمع ہوتے ہیں تو ایسی محفل کو فوراً میرے مخصوص فرشتے اپنے گھیرے میں لے لیتے ہیں وہ فرشتے ہم کو دکھائی نہیں دیتے لیکن یہ جو محفل ہوتی ہے اس محفل کو وہ فرشتے اپنے گھیرے میں لے لیتے ہیں اور اللہ کے نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا کہ یہ فرشتے ایک کے اوپر ایک یعنی فرشتوں کی ایک سطر نیچے ایک لائن ہے پھر اس کے اوپر ایک لائن پھر اس کے اوپر ایک لائن اس طرح لائن بناتے ہوئے اس طرح کڑی بناتے ہوئے اللہ کے عرش کے نیچے تک پہنچ جاتے ہیں اور اللہ تعالیٰ وہ جو بالکل عرش کے نیچے والی کڑی ہے ان سے پوچھتے ہیں کہ بتاؤ کیا بات ہے تو وہ فرشتے کہتے ہیں اے اللہ اس زمین پر تیری فلاں وقت پر فلاں کا بیٹا فلاں فلاں کی بیٹی فلاں یہ تمام یہاں پر جمع ہوئے ہیں اور اللہ کے نبی کہتے ہیں اگرچہ کہ اللہ ان فرشتوں سے بہتر یہ بات کو جانتا ہے پھر بھی اللہ ان سے پوچھتا ہے اچھا بتاؤ میرے وہ بندے وہاں پر جمع ہوئے تو مجھ سے کیا مانگ رہے تھے کس بات کے لیے جمع ہوئے ان کے جمع ہونے کا مقصد کیا ہے تو وہ فرشتے کہتے ہیں اے اللہ وہ تیری رضا مانگتے ہوئے تیری جنت مانگ رہے تھے آپ سب جمع ہیں کیا آپ لوگ نہیں چاہتے کہ ہمیں اللہ کی جنت مل جائے ماشاءاللہ تو فرشتے کہتے ہیں وہ اللہ تیری رضا کے لیے جمع ہوئے تیری جنت مانگ رہے تھے اللہ کہتا ہے گواہ ہو جاؤ میں نے ان کے لیے جنت لکھ دی پھر فرشتے کہتے ہیں کہ اے اللہ وہ تجھ سے تیرے جہنم کی پناہ مانگ رہے تھے, فلاں کا بیٹا فلاں کی بیٹی, اللہ اگرچہ کہ بہتر جانتا ہے فرشتوں سے. اللہ کہتا ہے کہ بتاؤ اور کیا مانگ رہے تھے. تو فرشتے کہتے ہیں اللہ تو نے جو جہنم بنائی ہے, جو دوزخ کی آگ بنائی ہے, اس سے تیری پناہ مانگ رہے تھے. اللہ کہتا ہے گواہ ہو جاؤ میں نے ان کو جہنم سے پناہ دی تھی. پھر فرشتے کہتے ہیں اے اللہ ایسی پیاری محفل میں جہاں تیرا ذکر چل رہا تھا, اتنی اچھی محفل میں جہاں تیرا ذکر چل رہا تھا, وہاں پر تیرا ایک کمبخت بندہ آیا, ایک کمبخت تیری بندی آئی اور وہ صرف دنیا کے غرض کے لیے آئے اور چلے گئے. وہ لوگ تیری بات سننے نہیں آئے, کوئی اپنی دنیا کے کام کاج کے لیے آئے اور وہاں سے پھر چلے گئے. اللہ کہتا ہے کیا وہ اس محفل میں آئے تھے جہاں میرے بندے میرے لیے جمع تھے. اللہ کے نبی کہتے ہیں اگرچہ کہ اللہ ان سے بہتر جانتا ہے. فرشتے کہتے ہیں ہاں اللہ وہ اس محفل میں آئے تھے جہاں پر تیرے بندے تیرے لیے جمع تھے. اللہ کہتا ہے وہ جو بندہ دنیاوی غرض کے لیے آیا تھا میں نے اس کے لیے بھی جنت لکھ دی, اس کو بھی جہنم سے نجات دی تھی. یہ محفل کی وہ فضیلت ہے ماشاءاللہ, اور وہ فضیلت سننے والوں کے لیے تھی. اب کہنے والے کے بارے میں ہمیشہ سوچتا تھا کہ یہ حدیث میں میرے ایک دو چار پروگرامس میں سنایا, اور ہمیشہ سوچتا تھا کہ یہ تو فضیلت پوری سننے والوں کے لیے ہے, جو کہہ رہا ہے اس کے لیے. تو سوچتا تھا نہیں, چونکہ میں خود بھی اس محفل میں ماشاءاللہ شامل ہوں تو اللہ کے فضل و کرم سے انشاءاللہ مجھے بھی اللہ اس محفل میں شامل کر دے گا. میں ہمیشہ یہی سوچتا تھا کہ اے اللہ یہ کہنے والے کے لیے بھی کوئی فضیلت کی اللہ کے نبی صلی اللہ علیہ وسلم نے ضرور حدیث سنائی ہوگی, وہ میرے علم میں جلد سے جلد لا دے. تو ماشاءاللہ ایک بہت پیاری حدیث میرے بھی لیے اللہ کے نبی صلی اللہ علیہ وسلم نے, انشاءاللہ اللہ کرے کہ میں اس میں شامل ہو جاؤں جس کے لیے خوشخبری دی گئی. وہ حدیث بھی حدیث قدسی ہے. تو اب آپ لوگ آئندہ پروگرام کے لیے طے کریے کہ آئندہ جب شب قدر آئے گی انشاءاللہ تو اس وقت آپ بھی انشاءاللہ جتنے یہاں پر موجود ہیں سننے والوں سے زیادہ کہنے والے بن جائیں, کیونکہ بڑی بہترین فضیلت آئی ہے. دیکھیے انشاءاللہ تو بولیے, وہ ٹالا والا انشاءاللہ نہیں, انشاءاللہ ہو ٹالا نہیں, انشاءاللہ ہو تالا. کون سا والا بولے؟ ٹالا. تا ماشاء اللہ ماشاء اللہ, وہ دل سے بھی وہی رہنا, تا اور ٹا کا فرق. تو وہ تالا والی جو حدیث ہے بھائی اور بہنوں کے لیے سب کے لیے. اب دیکھیے حدیث قدسی کیا ہے. اللہ کے نبی صلی اللہ علیہ وسلم فرماتے ہیں کہ اللہ سبحانہ و تعالیٰ کہتے ہیں میرا بندہ اگر مجھے دل میں یاد کرتا ہے تو میں بھی اسے دل میں یاد کرتا ہوں. میرا بندہ اگر اکیلے میں دل میں مجھے یاد کرتا ہے تو میں بھی میرے بندے کو اپنے دل میں یاد کرتا ہوں. میرا بندہ اگر مجھے کسی محفل میں یاد کرتا ہے تو اے نبی میرے بندے سے کہہ دیجئے میں اس سے بہتر محفل میں اس کو یاد کرتا ہوں. کیا خیال ہے, سننے والے رہیں گے کہنے والے بنیں گے انشاءاللہ؟ ماشاءاللہ. تو آج کی محفل میں ہم سب اللہ سے یہ دعا کریں گے کہ اللہ ہم سب جو یہاں پر جمع ہیں اور جہاں کہیں بھی اور مسلمان جمع ہے تیری رضا کے لیے, ہم سب کی مغفرت اس رمضان کے مہینے میں فرما دے. اے اللہ ہم سب نے جو ٹوٹی پھوٹی جو بھی عبادت کی اس کو قبول فرما. اے اللہ پچھلے سال جو ہم میں سے کئی بھائی اور بہن رمضان میں موجود تھے اور اس رمضان میں ہمارے درمیان نہیں ہے, ان کی بھی مغفرت فرما دے. اور اے اللہ اگلا رمضان بھی ہماری زندگی کا ہم کو عبادتوں کے لیے عطا فرما. اور اے اللہ آج کا جو عنوان ہے وہ تیری ذات سے تعلق رکھنے والا ہے. اے اللہ آج کا جو عنوان ہے اللہ کی قسم ہے اس سے بڑا کائنات کا کوئی عنوان نہیں ہے. اے اللہ آج کا جو عنوان ہے اس عنوان کی تعلیم سے بڑھ کر کائنات میں اللہ کی قسم کوئی تعلیم کی اہمیت نہیں ہے. اے اللہ آج کا جو عنوان ہے اس عنوان کو سننے سے بہتر کائنات میں کوئی اور عنوان سننے کے لائق ہی نہیں ہے. تو اے اللہ کہنے والے کے زبان سے صرف وہی بات نکال جو تیری رضا کی اور تیری اجر کی طالب ہو, جس پر تو راضی ہو جائے اور تو اجر عطا فرمائے. اور کہنے والے سے کوئی لغزش ہو جائے جس سے تو ناراض ہو اے پروردگار, تو میرے سننے والے بھائیوں اور بہنوں میں سے کسی کے ذہن میں اس بات کو نہ بٹھا. یہ ہم سب کی خوش نصیبی ہے کہ ہم سب جمع ہو کر خالق کائنات اللہ تعالیٰ کے بارے میں علم حاصل کرنا چاہتے ہیں. میرا آج کا جو عنوان ہے اللہ ہی کی عبادت پر کیسے. اس کے پہلے کہ میں इस उन्वान में उम्मत मुस्लिमा की इबादतों के तरीक़े या उनके लिए जो इबादतों के तकाजे और उसूल हैं उस पर गुफ्तगू करूँ। पहले मेरे तमाम भाइयों को, मुसलमानों को और मेरी बहनों को ये बताना चाहता हूँ कि अल्लाह सुबहाना ताला को जो मुसलमान अपना रब मानता है, अपना खालिक मानता है, तो ये कोई ऐसी ज़िद नहीं है जो मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम ने उम्मत को ला कर दी कि देखो फ़ुला ने राम को भगवान कहा है तो तुम अल्लाह को कहो, या मोहम्मद अजम ने यह नहीं कहा, अच्छा फ़ुला ने जीसस को कहा तो तुम अल्लाह को कहो। बल्कि अगर आप दूसरे मजहब की किताबें पढ़ेंगे तो आपको पता चलेगा कि अल्लाह का नाम दूसरे मजहब की किताबों में भी आया है। ये और बात है कि उन लोगों ने उस नाम को आज लेना छोड़ दिया और उस नाम को भूल गए। अगर आप दुनिया में अपने अतराफ व अकनाफ के मशहूर मजाहब का जायजा लेंगे तो उनमें जैन मत एक मशहूर मजहब है, अगरचे के छोटा है, बहुत थोड़े लोग हैं उसके मानने वाले, लेकिन जैन मत के अंदर कोई खुदा का तस्वुर नहीं है, ना वो खुदा है कहते हैं ना नहीं है कहते हैं, उनकी नज़र में खुदा का कोई तस्वुर नहीं है। बस ये मानते हैं कि हाँ शायद कोई एक ताकत होगी जिसने हमको पैदा किया है, लेकिन उनके पास खुदा का कोई तस्वुर नहीं है। जो बुद्धिस्ट होते हैं, बुद्ध मत के मानने वाले होते हैं, हमने अक्सर देखा होगा कि ये लोग बुद्धा का स्टैचू, बुद्धा का पुतला बनाकर उसके अतराफ घूमते हैं या उसके पास ऐसे अमाल करते हैं जो पूजा पाठ की तरह के हैं। तो कई लोग समझते हैं कि बुद्धिस्ट गौतम बुद्धा को खुदा मानते हैं, ये बात गलत है। बुद्धिस्ट गौतम बुद्धा को खुदा नहीं मानते। बुद्ध मत के अंदर गौतम बुद्धा सिर्फ एक अच्छे पढ़े लिखे इंसान थे और उन्होंने भी कोई खुदा का मखसूस तस्वुर नहीं दिया। उन्होंने कभी भी नहीं कहा कि खुदा है या उन्होंने कभी भी नहीं कहा कि खुदा नहीं है। बुद्ध मत के जो आज के मानने वाले जो अमल करते हैं, हम उससे गलत फहमी में आते हैं कि शायद गौतम बुद्धा इनका खुदा है, ये बात गलत है। इसके अलावा अगर आप सिख मत का जायजा लेंगे, हमारे हिंदुस्तान में पंजाब जो हमारा स्टेट है, सबसे ज़्यादा सरदार जी लोग वहीं पर रहते हैं, तो आपको पता चलेगा कि सरदार जियों की जो गुरु ग्रंथ साहिब उनकी किताब है, ये गुरु ग्रंथ साहिब के अंदर के चंद लिखे हुए थोड़े जुमले इस किताब में मौजूद हैं। गुरु ग्रंथ साहिब वो लोग बाहर नहीं लाते क्योंकि उसे जिंदा गुरु कहते हैं। वो कहते हैं कि गुरु ग्रंथ साहिब जो उनकी किताब है वो दरअसल जिंदा उनका दसवां गुरु है, तो इसीलिए वो लोग उसको पंखा करते हैं, हवा देते हैं ताकि उसे गर्मी ना हो और उसे बड़े अदब से पढ़ते हैं। तो ये जो गुरु ग्रंथ साहिब है, इस गुरु ग्रंथ साहिब का जो पहला जुमला है जिसे ये लोग मूल मंत्रा या जापूजी मंत्रा कहते हैं, मूल मंत्रा और जापूजी मंत्रा इनका कहता है, देयर इज नो गॉड एक्सेप्ट द ओनली वन, कोई खुदा नहीं है सिवाय एक के, और उस एक खुदा का नाम खालिक है, अल हक है, वो ना किसी से दुश्मनी करता है और ना ही किसी से वो डरता है ना नफरत करता है, वो हमेशा से हमेशा रहेगा, उसने कोई औलाद को नहीं जना, वो कभी भी थकता नहीं है। ये जो सिफात है अगर आपने देखे तो ये तमाम सिफात अल्लाह सुबहानहु तआला को पूरी तरह फिट होते हैं, पूरी तरह अल्लाह सुबहानहु तआला के सिफात की तरह इन्होंने बयान किया है। मैं बताना ये चाह रहा हूं कि सरदार जी भी एक ही खुदा को मानते हैं और उनका मानना यह है कि वह एक खुदा सबको पैदा करता है, जिसे वो लोग अपने आम जुमले में वाहे गुरु कहते हैं, यानी सिर्फ एक खुदा सबका है। इसी तरह अगर आप पारसी मत, टाटा हमारे पास रतन टाटा जो टाटा इंडिका, टाटा कार या टाटा पूरा बिजनेस है, इसके जो ओनर हैं वो एक पारसी हैं, पारसी को जोरोआस्टर भी कहा जाता है। तो जब आप पारसी मत की किताब पढ़ेंगे, उनकी दो किताबें हैं दसातीर और अवेस्ता, दसातीर में खंड दसातीर और खुर्द दसातीर कहकर दो किताबें हैं, ये खुर्द और खंड दसातीर में खुदा का यही तस्वुर है कि खुदा एक है, वो किसी को दिखता नहीं है, उसके कोई माँ बाप नहीं है, उसकी कोई औलाद नहीं है, उसने सबको पैदा किया, वो सबको पालता है, ये बिल्कुल फिर से अल्लाह सुबहान तला की सिफात की तरह है। इसी तरीके से आप जब इनकी अवेस्ता पढ़ेंगे तो अवेस्ता में एक सबक है जिसका नाम है यासना। यासना में चैप्टर नंबर 31 वर्स नंबर 7, यासना चैप्टर नंबर 31 वर्स नंबर 11, यासना चैप्टर नंबर 44 वर्स नंबर 7, यासना चैप्टर नंबर 45 वर्स नंबर 6, इन तमाम मुकामात पर आया है कि वो अकेला खुदा ही खालिक है। और हम सब जानते हैं कि अल्लाह अकेला खालिक है। इसी तरीके से आप जब यासना पढ़ते हैं तो चैप्टर नंबर 33 वर्स नंबर 11 और चैप्टर नंबर 45 वर्स नंबर 6 में आया है, वो अकेला खुदा अकबर है। और हमारा मौजिन पांच बार अजान देकर कहता है अल्लाहु अकबर, अल्लाह अकेला अकबर। इसी तरह जब आप यासना पढ़ते हैं तो उसमें यासना में चैप्टर नंबर 33 वर्स नंबर 11 और चैप्टर नंबर 48 वर्स नंबर 3 में आया है कि वो अकेला खुदा सारी इंसानियत को हिदायत देता है। और हम जानते हैं कि हम दुआ सूरह फातिहा में अल्लाह से मांग कर कहते हैं एहदिनस सिरातल मुस्तकीम, यानी वो अकेला हिदायत देने वाला है। इसी तरह जब आप यासना चैप्टर नंबर 43 वर्स नंबर 4, यासना चैप्टर नंबर 43 वर्स नंबर 5, यासना चैप्टर नंबर 43 वर्स नंबर 7, यासना चैप्टर नंबर 43 वर्स नंबर 9, यासना चैप्टर नंबर 43 वर्स नंबर 11, यासना चैप्टर नंबर 43 वर्स नंबर 13 और यासना चैप्टर नंबर 43 वर्स नंबर 15, यासना चैप्टर नंबर 44 वर्स नंबर 6, यासना चैप्टर नंबर 45 वर्स नंबर 6, यासना चैप्टर नंबर 46 वर्स नंबर 9 और यासना चैप्टर नंबर 48 वर्स नंबर 3 पढ़ते हैं। इन तमाम मुकामात पर कहा गया है कि वो खुदा अल करीम है। और हम सब जानते हैं कि अल्लाह की सिफत भी अल करीम है। गोया इस मजहब में भी एक ही खुदा का तस्वीर दिया गया है। अब इसके बाद जो दुनिया का ऐसा मजहब माना जाता है जिसमें सबसे ज्यादा देवी और देवताओं की पूजा होती है वो हमारे हिंदुस्तान का हिंदू मत है, जिसमें आप लोग ताज्जुब करेंगे जानकर ये कहा जाता है कि 33 करोड़ देवियों और देवताओं की पूजा करते हैं ये लोग। 33 करोड़, आप इसकी गिनती भी नहीं कर सकते। लेकिन जब आप इनकी धार्मिक पुस्तकें पढ़ते हैं, जब आप इनकी मजहबी किताबें पढ़ेंगे तो हिंदू को कहा गया है उनकी धार्मिक पुस्तक में कि खुदा की कोई तस्वीर मत बनाओ, खुदा का बुत मत बनाओ, खुदा का बुत बनाना पाप है, गुनाह है, तस्वीर बनाना खुदा की पाप और गुनाह है। तो उनको कहा गया है कि वो हिंदू धर्म के मुताबिक भी खुदा की शक्लो सूरत नहीं बना सकते और हिंदू पुस्तकों में आया है कि वो खुदा एक है। मसलन उनकी कई किताबें हैं, वो वेद शास्त्र को मानते हैं, वेद में चार अहम वेद है, ऋग्वेद, अथर्वेद, यजुर्वेद, सामवेद। फिर वेद के अलावा वो लोग 108 उपनिषद को मानते हैं, 10 अरण्यका को मानते हैं, 10 ब्राह्मणा को मानते हैं, 2 मशहूर इतिहासा को मानते हैं, तो ये तमाम चीज़, फिर पुराना को अलग मानते हैं। तो इन तमाम में उनके नज़दीक सबसे ज़्यादा अहमियत की किताब वेद शास्त्र है। चार वेद, ऋग्वेद, अथर्वेद, यजुर्वेद, सामवेद में सबसे अहम ऋग्वेद है। जब आप ऋग्वेद पढ़ेंगे, ये उनकी ऋग्वेद है, ये जो ऋग्वेद है जब आप ये ऋग्वेद पढ़ेंगे तो ऋग्वेद में बुक नंबर 1 हिम नंबर 164 वर्स नंबर 46 में आया है कि पढ़े लिखे हिंदू पंडित उस एक खुदा को कई नामों से पुकारते हैं, यानी खुदा एक है जिसे पंडित कई नामों से पुकारते हैं। और इसी ऋग्वेद में बुक नंबर 2 हिम नंबर 3 में उस एक खुदा के जो नाम दिए गए हैं वो है ब्रह्मा और विष्णु। ब्रह्मा का माना है अल खालिक। ब्रह्मा संस्कृत जुबान का लफ्ज है। मिसाल के तौर पे जब हम कहते हैं कि अल्लाह अल खालिक है तो उसका इंग्लिश ट्रांसलेशन करेंगे कि अल्लाह इज द क्रिएटर। जब हम कहते हैं कि अल्लाह अल खालिक है तो उसका संस्कृत तर्जुमा करके कहेंगे कि अल्लाह सुबहाना तआला की अल खालिक जो सिफत है अरबी की, उस अल खालिक का संस्कृत तर्जुमा ब्रह्मा है। इसी तरह हम कहते हैं अल्लाह रब्बुल आलमीन है, अल्लाह रब है। जब आप अरबी अल्लाह की सिफत अर रब का इंग्लिश ट्रांसलेशन करते हैं तो आप कहते हैं सस्टेनर एंड चेरिशर। जब आप उस अर रब जो अल्लाह की सिफत है अरबी की उसको संस्कृत में तर्जुमा करेंगे तो कहेंगे विष्णु। गोया विष्णु और ब्रह्मा ऋग्वेद के मुताबिक दो खुदा नहीं है बल्कि एक खुदा के दो सिफात हैं। इसी तरह जब आप ऋग्वेद किताब नंबर 8 बुक नंबर 8 हिम नंबर 1 वर्स नंबर 1 पढ़ेंगे तो उसमें कहा गया है मां सिदन्यद वी संसता सखायो मा ऋषण्यता, जिसमें हिंदू को कहा गया है कि देखो आए दोस्तों, उस अकेले खुदा की इबादत करना और सिर्फ उस अकेले की तारीफ बयान करना, यानी एक के सिवा किसी की तारीफ करना हिंदू किताब से भी जायज नहीं है। इसी तरह आप अगर यजुर्वेद पढ़ेंगे तो यजुर्वेद में चैप्टर नंबर 32 वर्स नंबर 3 में आया है न तस्य प्रतिमा अस्ति, उस एक खुदा की कोई शक्लो सूरत नहीं हो सकती, उसकी शक्ल, उसकी फोटो कुछ भी नहीं बनाई जा सकती। इसी तरह जब आप यजुर्वेद पढ़ते हैं चैप्टर नंबर 40 चैप्टर नंबर 40 वर्स नंबर 9 में कहा गया है अंधात्म पविशंति या संभूति मुपास्ते, जिसका माना है कि जिस किसी ने कुदरती चीज की इबादत की, कुदरती चीज माने सूरज, चांद, सितारे, हाथी, सांप, चूहा, झाड़, पोजीशन थी। जिस किसी ने इन कुदरती चीजों की पूजा की वो अंधेरे में है, और जो अपने हाथ से कुछ बनाकर पूजा पाठ करते हैं वो उससे भी बड़े अंधेरे में। इसी तरह उनकी एक उपनिषद है, उपनिषद को वो लोग कहते हैं कि वेद शास्त्र की तफसीर है, और उपनिषद की उनके पास बड़ी अहमियत है। तो जब आप छंदोग्य उपनिषद पढ़ते हैं तो छंदोग्य उपनिषद बुक नंबर 6 हिम नंबर 2 वर्स नंबर 1 में आया है एकम एव द्वितीयम, जिसका माना है वो देव एक है दूसरा नहीं है, खुदा एक है दूसरा नहीं है। गोया हिंदू किताबों में एक से ज्यादा खुदा को मानना हिंदू के लिए जुर्म है। इसी तरह जब आप श्वेता श्वेतारा उपनिषद पढ़ते हैं तो उसमें बुक नंबर 3 हिम नंबर 3 में आता है रुद्रो न एको ही, रुद्रा एक है। रुद्रा संस्कृत लफ्ज है जिसका तर्जुमा है गुनाहों का मिटाने वाला और अजाब का देने वाला एक ही है। कई लोग अजाब नहीं दे सकते, कई खुदा नहीं है जो तुमको अजाब देंगे, एक ही खुदा है जो अजाब देगा और तुम्हारे गुनाहों को भी माफ करेगा। इसी तरह जब आप श्वेता श्वेतारा उपनिषद, ये उनकी श्वेता श्वेतारा उपनिषद है, जब आप ये श्वेता श्वेतारा उपनिषद बुक नंबर 6 हिम नंबर 1 पढ़ेंगे तो उसमें आया है तेजसम कद्या भा धिष्का, जिसका माना है वो जो एक खुदा है ना उसके बराबर कोई है ना उससे बड़ा कोई है, यानी वो अकेला खुदा है, उसके बराबर भी कोई नहीं, उससे बड़ा भी कोई नहीं। इसी तरह जब आप श्वेता श्वेतारा उपनिषद बुक नंबर 6 हिम नंबर 9 पढ़ते हैं तो उसमें कहा गया है न कस्य कसित जनिता न कदिपा, जिसका माना है ए लोगो वो एक खुदा के ना कोई माँ बाप है ना उसका कोई और पालने वाला है, वो अकेला तन्हा है, असमद है वो। इसी तरह जब आप श्वेता श्वेतारा उपनिषद चैप्टर नंबर 4 वर्स नंबर 19 पढ़ते हैं कहा गया है ना तस्य प्रतिमा अस्ति, उसकी कोई शक्लो सूरत नहीं होती जिसे तुम देख सकते हो। ये तमाम बातें मैंने इसलिए बताई ताकि हम तमाम मुसलमानों को ये बताऊं कि जिस मुल्क में हम रहते हैं जहां 33 करोड़ देवियों और देवता की इबादत की जाती है, उनकी सूरत और उनकी मूर्ति बनाकर आप पर और मुझ पर फर्ज है कि उनको बताएं भाई आपकी किताब में कहा गया है कि खुदा की सूरत मत बनाओ, खुदा की बुद्ध बनाकर पूजा ना करो। भगवत गीता एक और उनकी मशहूर किताब है जो महाभारत का हिस्सा है, जब आप भगवत गीता पढ़ेंगे तो इसके चैप्टर नंबर 7 वर्स नंबर 20 में आया है जो लोग अकल के कमजोर होते हैं वो लोग अपनी मर्जी से खुदा बनाकर उसकी पूजा करते हैं। उसका इंग्लिश ट्रांसलेशन भगवत गीता में यह है दोज पीपल हुज इंटेलेक्ट हैज बीन कैरीड अवे दे वर्शिप द डेमिगॉड्स, यानी जो बेवकूफ किस्म के लोग हैं वो लोग अपने मनमानी के खुदा बनाकर उनकी पूजा करते हैं। जब आप भगवत गीता पढ़ेंगे तो चैप्टर नंबर 18 वर्स नंबर 62 में कृष्ण जी अर्जुन से कहते हैं कि ए भारता की औलाद तू अपने आप को मुकम्मल उसके हवाले कर दे और याद रख के तेरी कामयाबी सिर्फ उसके रहम पर मुनहसर है। यानी कृष्ण जी भगवत गीता में तालीम दे रहे हैं कि खुदा एक है तो तुम उसके हवाले अपने आप को कर दो और उसके रहम से तुम्हारी कामयाबी है। ये तमाम बातें मैंने इसलिए बताई ताकि आपको बताऊं कि हिंदू धर्म में भी एक ही खुदा का तस्वूर है। ना सिर्फ एक खुदा का तस्वूर है बल्कि अल्लाह के नाम में जब हम कलिमा पढ़ते हैं ला इलाहा कहते हैं ना, इलाहा, इलाह का लफ्ज उनके पास ऋग्वेद में आया है। जब आप बुक नंबर 2 हिम नंबर 1 वर्स नंबर 11 ऋग्वेदा की पढ़ेंगे तो उसमें कहा गया है वो जो इलाह है वो जो माबूद है वो खूब ताकत देता है तुम्हें और दौलत देता है। और यही जुमला ऋग्वेद बुक नंबर 9 हिम नंबर 67 वर्स नंबर 30 में आया है, ऋग्वेद बुक नंबर 3 हिम नंबर 30 वर्स नंबर 10 में, इन तमाम जगहों पर इलाह का नाम आया है। और इनके पास एक उपनिषद है जिसका नाम है इलोही उपनिषद। इलाह हमारे अल्लाह के नाम का एक हिस्सा है, इलाह, ला इलाहा, इलाह उपनिषद, इलाह का नाम आया है। और जो इनकी ब्रह्म सूत्र है, जिस तरह हमारे मुसलमान होने के लिए मान लीजिए एक गैर मुस्लिम मुसलमान बनना चाहता है तो हम उसको कहते हैं कलिमा पढ़ो ला इलाहा इल्लल्लाह मोहम्मद रसूलुल्लाह कहकर। इसी तरह अगर कोई हिंदू बनना चाहता है तो उनके लिए जो कलिमा है उनका जो ब्रह्म सूत्र जिसे वो लोग कहते हैं वो है इक्कम ब्रह्म द्वितीयो नास्ते, एक ब्रह्म है, एक पैदा करने वाला है, दूसरा नहीं है। नह नास्ते किंचन, दूसरा जरा भी नहीं है। गॉड इज ओनली वन, देर इज नो सेकेंड गॉड, नॉट एट ऑल, नॉट एट ऑल, नॉट इन द लीस्ट बिट। देवुडू ओक्कड़े ओक्का देवुनी तप्पा वेरे देवुडू लेडू लेडू वेरे देवुडू लेडू। एक खुदा है। ये हम सब पर फर्ज है कि हम हमारे हिंदू दोस्त अहबाब को इसके बारे में बताएं कि आपकी किताबों के मुताबिक भी एक ही खुदा को मानना है। इसी तरह जब आप बाइबल पढ़ते हैं तो बाइबल के अंदर जो शुरू की 5 किताबें हैं उसे यहूदी मूसा अलैहिस्सलाम की तौरात मानते हैं, ईसाई ईसा अलैहिस्सलाम और मूसा अलैहिस्सलाम दोनों को मानते थे। ईसाई मानते हैं कि मूसा अलैहिस्सलाम को तौरात मिली और ईसा अलैहिस्सलाम को इंजील मिली, लेकिन ईसाई मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम को और मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम को दी गई कुरान शरीफ को नहीं मानते। तो ये जब आप बाइबल पढ़ते हैं तो बाइबल में शुरू की जो 5 किताबें हैं, जेनेसिस, एक्सोडस, लेविटिकस, नंबर्स एंड ड्यूट्रोनॉमी, इन 5 किताबों को यहूदी मूसा अलैहिस्सलाम की तौरात मानते हैं। तो इन 5 किताबों में बुक ऑफ ड्यूट्रोनॉमी चैप्टर नंबर 5 वर्स नंबर 7, 8 एंड 9 और बुक ऑफ एक्सोडस चैप्टर नंबर 20 वर्स नंबर 3, 4 एंड 5, इन दोनों मुकामात पर कहा गया है Thou shalt have no other gods besides me, जिसका माना है तुम लोग मेरे अकेले के सिवा किसी और को खुदा नहीं बनाना। Thou shalt have no graven image of any likeness of anything in the heavens above or in the waters beneath or on the earth, तुम लोग आसमान के ऊपर किसी भी चीज को खुदा बनाकर उसकी पूजा नहीं करना, तुम लोग जमीन की कोई चीज को खुदा बनाकर पूजा नहीं करना, ना तुम पानी के अंदर की किसी चीज को खुदा बनाकर पूजा करना। फॉर योर लॉर्ड द गॉड एम अ जेलस गॉड, और अगर तुमने ऐसा किया तो यकीन जानो तुम्हारा खुदा तुमसे जलता है जब तुम किसी और को खुदा बनाकर पूजा करते हो। इसी तरीके से जब आप बुक ऑफ डिट्रोनॉमी चैप्टर नंबर 6 वर्स नंबर 4 पढ़ते हैं तो मूसा अलैहिस्सलाम की जुबान में इनकी ओरिजिनल हिब्रू इब्रानी की जो बाइबल है तो ट्रांसलेशन इंग्लिश के पूरे इब्रानी में लिखा है शमा इज़राइलो अदनोई लोहिनो अदनोई इहद, सुनो गौर से ए बनी इसराइल, सुनो ए यहूदियों गौर से कि तुम्हारा खुदा सिर्फ एक खुदा है। इसी तरह आप तमाम को आज एक ऐसे माशरे में हम मुसलमान रह रहे हैं जहां पर ईसाई अपनी काफी ईसाइयत की तबलीग कर रहे हैं। क्रिश्चियंस हर जगह कहते हैं मुसलमानों से कि भाई आप ये कुरान पढ़ रहे हो, आपकी कुरान मजीद में ईसा अलैहिस्सलाम की कितनी फजीलत आई है आप जानते हैं, मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की भी उतनी फजीलत नहीं आई है, तो फिर आप लोग बाइबल क्यों नहीं पढ़ते? आपकी कुरान में लिखा हुआ है तौरात जबूर और इंजील अल्लाह ने दी है, तो फिर बाइबल क्यों नहीं पढ़ते? यही तो तौरात जबूर और इंजील है। तो इस तरीके से वो मनवाना चाहते हैं कि ईसा अलैहिस्सलाम अल्लाह के बेटे हैं और ईसा अलैहिस्सलाम अल्लाह के बराबर हैं। तो हम चूंकि कंपैरेटिव रिलीजन में है, मैं खासतौर पर माशाल्लाह इंग्लिश वगैरह में क्रिश्चियंस वगैरह से डिबेट्स करता हूँ, तो हम उनको एक सवाल करते हैं जब इंग्लिश में हमारे इनसे डिबेट्स होते हैं, हम उनको सवाल क्या करते हैं बल्कि चैलेंज करते हैं। क्या करते हैं? तो आप लोग भी करेंगे अब के इंशाल्लाह। क्या चैलेंज है? आपकी बाइबल से, पूरी दुनिया की किसी भी बाइबल से एक जुमला बता दो जिसमें ईसा अलैहिस्सलाम ने कहा मैं खुदा हूं या मेरी इबादत करो, कल हम ईसाई होने के लिए तैयार हैं, आपको चैलेंज। पूरी बाइबल में एक जगह भी ईसा अलैहिस्सलाम ने एक बार भी नहीं कहा कि मैं खुदा हूं या मेरी इबादत करो, बल्कि उसके खिलाफ आप अगर बाइबल पढ़ेंगे तो ईसा अलैहिस्सलाम के ऐसे खुले जुमले हैं जिसमें उनके खुदा होने का वो इनकार करते हैं। मसलन इसमें जब आप न्यू टेस्टामेंट में गॉस्पेल ऑफ जॉन चैप्टर नंबर 5 वर्स नंबर 30 वर्स नंबर 30 पढ़ते हैं तो जीसस क्राइस्ट के अल्फाज में वो कहते हैं इनके मुताबिक आई कैन ऑफ माई ओन सेल्फ डू नथिंग। आपने समझा इस जुमले का माना? मैं अपनी खुदी से कुछ भी नहीं कर सकता। क्या खुदा अपनी खुदी से कर सकता है? नहीं कर सकता। ये एक जुमला बाइबल का काफी है उनको समझाने के लिए कि ईसा अलैहिस्सलाम कह रहे हैं मैं खुदा नहीं हूं। आई कैन ऑफ माइन एन सेल्फ डू नथिंग एज आई हियर आई जज, मुझे जो वही के जरिए सुनाया जाता है मैं उसके मुताबिक तुम्हारे दरमियान इंसाफ करता हूं। इसी तरह जब आप गॉस्पेल ऑफ जॉन चैप्टर नंबर 17 वर्स नंबर 3 एंड 4 पढ़ेंगे तो ईसा अलैहिस्सलाम उसमें कहते हैं इनके बाइबल के मुताबिक दिस इज लाइफ इटर्नल, ये दुनिया खत्म हो जाने वाली है, दैट दे माइट नो दी, ताकि ये लोग तुझे पहचान ले, द ओनली वन गॉड, सिर्फ तू अकेला खुदा है, एंड जीसस क्राइस्ट, और ईसा को भी पहचान ले हुम दाउ हैव सेंट, जिसे तूने भेजा है। आई हैव कम टू ग्लोरीफाई योर नेम ऑन अर्थ, मैं यहां जमीन पर तेरे नाम की किबरियाई बयान करने आया हूं। आई हैव फिनिश्ड द वर्क व्हिच यू गिव मी टू डू, मैंने ये काम मुकम्मल कर दिया। ईसा अलैहिस्सलाम कहीं भी नहीं कहते कि मैं खुदा के बराबर हूं, मैं खुदा का बेटा हूं, या मैं खुदा हूं और मेरी इबादत करो। उल्टा ईसा अलैहिस्सलाम कहते हैं एक आदमी عیسیٰ علیہ السلام کو بائبل میں ایک ان کے زمانے کا یہودی ان کو آ کر کہتا ہے, او گڈ ماسٹر واٹ گڈ تھنگس شل آئی ڈو, اے اچھے ماسٹر میں کیا اچھے کام کروں. تو جب وہ کہتا ہے او گڈ ماسٹر, گاسپل آف میتھیو چیپٹر نمبر 19 ورس نمبر 16 اینڈ 17 میں عیسیٰ علیہ السلام اسے جواب دے کر کہتے ہیں, وائی کالز داؤ می گڈ, تو کمبخت مجھے اچھا کیوں کہتا ہے, دیر از نن گڈ بٹ ون دیٹ از گاڈ, کوئی بھی اچھا نہیں ہے صرف خدا اچھا ہے. امیجن کریے بائبل کے مطابق عیسیٰ علیہ السلام نہیں چاہتے تھے کہ کوئی انہیں گڈ بھی کہے, بعد میں لوگوں نے انہیں گاڈ کہنا شروع کر دیا.